नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्न 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, संविधान सभाले राज्य पुनर्संरचनाको विवादित विषय संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिमा पठाएको छ। संविधान सभाको आज बसेको बैठकले लामो छलफलपछि राज्यको पुनर्संरचना तथा राज्य शक्ति बाँडफाँड समितिको प्रतिवेदनको सहमतिलाई मसौदा समितिमा र असहमतिलाई संवाद समितिमा पठाउने प्रस्ताव बहुमतले पारित गरेको हो। झन्डै एक सातासम्म चलेको राज्य पुनर्संरचना सम्बन्धी छलफलमा प्रमुख दलका शीर्षस्थ नेताहरूसहित 387 सभा ले भाग लिएका थिए। पहिचानका 5 र सामर्थ्यका 4 आधारमा सबै दलको सहमति रहे पनि प्रदेशको संख्या र नामाकरणमा विवाद रहेको छ। छलफलका क्रममा कङ्ग्रेस र एमाले सभासदहरूले बहुपहिचानका आधारमा 5 देखि 7 प्रदेशको पक्षमा धारणा राखेका छन्। ए माओवादी सहितका दलले भने पहिचान सहितको संहितामा जोड दिएका छन्। नेकपा एमालेको नव महाधिवेशनको लागि लोगो सार्वजनिक भएको छ। महाधिवेशन मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन मार्फत लोगो सार्वजनिक गरेको हो। लोगोमा प्रस्तुत रातो रङले पार्टीको क्रान्तिकारी रूपान्तरणकारी चरित्रलाई अभिव्यक्त गर्छ भने सुनौलो रङले पार्टीले निर्माण गर्न चाहेको समृद्ध नेपालको भावनालाई प्रतिबिम्बित गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार लोगोमा उल्लेख निलो रङले शान्ति प्रतिको प्रतिबद्धतालाई झल्काउँछ भने राष्ट्रिय झण्डाको साङ्केतिक बिम्बको राष्ट्रियता प्रतिको पार्टीको निष्ठालाई व्यक्त गर्दछ। पार्टी केन्द्रीय कमिटीले महासचिवले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदनलाई सुझावसहित अनुमोदन गरेको पोखरेलले जानकारी दिनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला चित्त बुझ्दो नभएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वर श्रेष्ठसहित 7 जनालाई विशेष अदालतले कानुनी आधार बिना सफाई दिएको भन्दै अख्तियारले विशेष अदालत विरुद्ध सर्वोच्चमा निवेदन दिएको हो। अख्तियारले विशेष अदालतको फैसला न्यायसङ्गत नभएको निवेदनमा दावी गरेको छ। भ्रष्टाचार मुद्दामा कारवाही गर्न माग दावी गर्दै अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा अदालतले सफाई दिएको थियो। पाकिस्तानी सेनाको हवाई कारवाहीमा परि 15 जना तालिबानी विद्रोहीको मृत्यु भएको छ। पाकिस्तानको उत्तरपश्चिम खैबर जिल्लामा सेनाले विद्रोहीमाथि हवाई हमला गरेको थियो। सेनाले खैबर जिल्लामा रहेको विद्रोहीको 9 वटा क्याम्प ध्वस्त पारिदिएको पाकिस्तानी सेनाका प्रवक्ताले जनाएका छन्। उता अफगानिस्तानमा नेटो सम्बद्ध 5 सैनिकको मृत्यु भएको छ। दक्षिणी अफगानिस्तानमा भएको एक घटनामा परि उनीहरूको मृत्यु भएको नेटोले जनाएको छ। र विश्वकप फुटबलको आफ्नो अन्तिम अभ्यास खेलमा एसियाली देश दक्षिण कोरियाले अफ्रिकी मुलुक घानासँग 4-0 नराम्रो पराजय बिहोरेको छ। घानाको जितमा जोर्डन पिएरेले 3 र असामोह ज्ञानले 1 गोल गरे। जोर्डनले अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गरेको यो पहिलोपल्ट हो। अवस्था प्राण 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबर को साथमा।